एउटा प्रेम कथा लेखौँ सांगीतिक क्षेत्रमा फेरि सुनौलो लोकदोहोरी कोसेली सुपा देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ। गुलमेली कलाकार कमल परियार र सोलुखुम्बु जिल्ला सल्यान गाविसमा जन्मनु भएकी सन्ध्या शेर्पाको संयुक्त सांगीतिक लोकदोहोरी प्रस्तुति हजारौं जुनी जुनी सोर कमल परियार र मुना सुनार लय यमन खनाल शब्द प्रशान्त पौड्याल एरेन्ज यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894904000 तपाईँको बजारमा सर्वत्र उपलब्ध छ खोजी खोजी सुन्न नभुल्नुहोला।